थप्रो पाँच समयका सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.nb मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले निजामती कर्मचारीहरूलाई भ्रष्टाचार रोक्न निर्देशन दिनुभएको छ। नेपाल निजामती कर्मचारी युनियनको 6 केन्द्रीय महाधिवेशनको आइतबार हिजो चितवनको रत्नगरमा उद्घाटन गर्दै कोइरालाले भन्नुभयो, मुलुकलाई भ्रष्टाचारबाट रोक्नुहोस्, यो जिम्मेवारी तपाईँ कर्मचारीहरूकै हो। प्रधानमन्त्री कोइरालाले मुलुकमा स्थानीय निकायको निर्वाचन नहुँदा अर्बौं रूपियाँ क्षति भएको उल्लेख गर्नुभयो। मुलुकमा लोकतन्त्र आएको छ, जनता निजामती कर्मचारी भएको ठाउँमा काम लिएर आउँदा उनीहरूलाई परिवर्तन महसुस हुनु पर्यो। प्रधानमन्त्री कोइरालाले सुझाव दिनुभयो, कर्मचारी तन्त्रले देशमा सुशासन दिनु पर्यो। वर्तमान परिवर्तित अवस्थामा देशमा सुशासन स्थापनाका लागि कर्मचारीमाथि ठूलो जिम्मेवारी रहेको कोइरालाले बताउनुभयो। चुनावको बेलामा जनताको सामु आफूहरूले ठूलो प्रतिबद्धता लिएर गएको कारण उनीहरूलाई राहत महसुस हुने गरी काम गर्नुपर्ने बेला आएको कोइरालाले बताउनुभयो। अब मुलुकको विकासका लागि कर्मचारीहरूले कुर्बानी दिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो। नेपाललाई प्रकृतिले नै धनी बनाएको भए पनि नेपालीहरूले यहाँको स्रोत र साधनको उपभोग गर्न नसक्दा गरीब हुन परेको कोइरालाको विश्लेषण रहेको थियो। प्रधानमन्त्री कोइरालाले कानूनी शासन, स्थायित्व, लोकतान्त्रिक संविधान र विकास आजको आवश्यकता भएको बताउनुभयो। मुलुकमा जताततै अभाव र दुःख मात्र भएको गुनासो आफूले पाएको ले अब यसलाई निर्मूल पार्न पनि लागि पर्ने कोइरालाले बताउनुभयो। महाधिवेशन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको कारण जननिर्वाचित सरकार र स्थायी सरकार बीच सहकार्य हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब मुलुकमा निमुखालाई न्याय र विपन्नलाई आएको व्यवस्था हुने बताउनुभयो। नेपालीहरू विदेशमा गएर बगाएको पसिनाले रेमिट्यान्स भित्रिएको भए पनि देशको अपमान हुँदै गएको पौडेलको भनाइ थियो। भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादको विकल्प नभएका कारण नेपालका कम्युनिष्टहरू कि त पतन हुने या परिमार्जित हुने उहाँको ठोकुवा रहेको थियो। उद्घाटन समारोहमा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुबोध कुमार देवकोटाले कंग्रेस नेतृत्वको सरकारको स्थायित्वको लागि जस्तोसुकै किसिमका सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो। हिजोदेखि शुरू भएको नेपाली कंग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको 6 केन्द्रीय महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ। महाधिवेशनमा देशभरबाट 627 निर्वाचन प्रतिनिधि र 300 पर्यवेक्षक तथा अतिथिहरू सहभागी रहेको अध्यक्ष देवकोटाले बताउनुभयो। महाधिवेशनले 75 सदस्य नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघको चितवनमा हुन लागेको 6 राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। आजदेखि नारायणी कला मन्दिरमा उद्घाटन हुने सम्मेलनको बन्द सत्रबाट 4 वर्ष कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने अखिल नेपाल युवक संघका अध्यक्ष काशीनाथ पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट आउने अखिल नेपाल युवक संघ ले जनाएको छ। सम्मेलनको राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले उद्घाटन गर्नुहुने कार्यक्रम छ। 2 दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र, विधान प्रतिवेदन, आगामी कार्ययोजनाका बारेमा समेत छलफल गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। सो सम्मेलनलाई सफल पार्नका लागि अखिल नेपाल युवक संघका महासचिव तिलक पौडेलको समक्षमा 6 समिति बनाइएको छ। नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको ऐतिहासिक 5 राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। महासंघको महाधिवेशन तमवान भूमि पोखरामा जेठ 10 गतेदेखि 3 दिनसम्म चल्नेछ। महासंघले आइतबार चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीका बारेमा जानकारी गराएको हो। महासंघका अध्यक्ष नरबहादुर गुरूङले जातीय विद्यार्थी संगठनबाट 2 महिलासहित 5 जना, प्रादेशिक क्षेत्रबाट 2 महिलासहित 5 जना र जिल्लाबाट 1 महिलासहित तीनजना गरी करिब 500 जनाको सहभागिता रहने जानकारी दिनुभयो। महासंघले यसअघि नै आदिवासी जनजातिको पहिचान समेटिएको 12 वटा प्रदेश बनाई प्रादेशिक समन्वय समिति गठन गरेको छ। यस्तै महासंघमा 28 वटा जातीय विद्यार्थी संगठनहरू रहेका छन्। महाधिवेशनले 3 वर्ष कार्यकालका लागि 33 सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष गुरूङले बताउनुभयो। अध्यक्ष गुरूङले जातीय पहिचान सहितको संघीयता स्थापित गराउन विद्यार्थीले पनि महाधिवेशनबाट ठोस कार्यविधि तयार पार्ने बताउनुभयो। उहाँले अहिलेको शिक्षा नीति एकात्मक भएको भन्दै अब बहुभाषिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो। विद्युतको महसुल बुझाउन हैरानी खेपिरहेका ग्राहकहरूलाई अब केही सहज हुने भएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले ग्राहकले महसुल बुझाउन लामो समय कुर्न परेको गुनासोलाई मध्यनजर गर्दै महसुल काउन्टरलाई थप व्यवस्थित गर्ने भएको हो। ग्राहकहरूले महसुल बुझाउँदा खेप्नु परेको हैरानीको विषयलाई उठान गर्दै सञ्चालन गरेको कार्यक्रममा शाखा प्रमुख शर्माले 6 वटा रहेको काउन्टरलाई बढाएर 8 वटा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले ग्राहकका लागि लामो समय कुर्न नपरोस् भनेर महसुल काउन्टर अफिस टाइम बिहान 10 बजे भन्दा अघि चाँडो खोल्ने तयारी भइरहेको समेत बताउनुभयो। केही समयपछि ग्राहकहरूले घरमै बसेर कम महसुल बुझाउन सक्ने समेत उहाँले बताउनुभयो। त्यसका लागि ग्राहकले बैंकिङ प्रणालीबाट विद्युत महसुल बुझाउन सक्ने गरी काम शुरू भइसकेको समेत उहाँको भनाइ छ। चितवन जिल्लामा रहेका एसआईबी संक्रमित बाल बालिकालाई सामाजिक सुरक्षा अनुदान स्वरूप मासिक भत्ता दिने प्रक्रिया शुरू भएको छ। नेपालमा पहिलो पटक यसरी संक्रमित बाल बालिकालाई भत्ता दिन लागि हो। स्वास्थ्य शिक्षा र पोषणका लागि मासिक 1000 रूपियाँका दरले उनीहरूलाई भत्ता दिने प्रक्रिया शुरू भएको हो। चितवन सक्रिय समूहकी अध्यक्ष दीक्षा रिमालले सामाजिक संरक्षण अनुदान कार्यक्रम मार्फत उनीहरूलाई भत्ता दिन थालिएको बताउनुभयो। बाल बालिकाको नाममा बैंक खाता खोज्ने काम जारी छ। 17 जनाको भइसक्यो। अब त्यही हप्ता हामीले खातामा रकम हाल्नेछौ, रिमालले भन्नुभयो। जिल्लामा 36 बाल बालिका एचआईभी संक्रमित छन्। उनीहरू सबैलाई भत्ता दिने तयारी भए पनि उच्च ओहदाका परिवारका बाल बालिका भने भत्ताका लागि नआएका उहाँले बताउनुभयो। सो कार्यक्रमका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले एचआईभी संक्रमित बाल बालिकाका लागि सामाजिक संरक्षण अनुदान संचालन कार्यविधि लागू गरेको छ। ग्लोबल फण्डको सहयोगमा सेभ द चिल्ड्रेन मार्फत कार्यक्रम संचालन गरिएको रिमालले जानकारी दिनुभयो। तोकिएको स्थानमा बालबालिका जान नसके कर्मचारीले घरमै पुगेर उनीहरूलाई भत्ता दिने कार्यविधिमा उल्लेख छ। जिल्लामा एचआईभी संक्रमितहरूको क्षेत्रमा काम गर्दै आएको चितवन सक्रिय समूह मार्फत संक्रमित बाल बालिकालाई रकम दिने समूहकी अध्यक्ष रिमालले बताउनुभयो। चितवन लगायत नेपालका 48 जिल्लामा रहेका संक्रमित बाल बालिकालाई भत्ता दिने तयारी गरिएको एड्स समन्वय समिति चितवनका संयोजक रामहरि नेउपानेले बताउनुभयो। सतनचुली सामुदायिक वन आपटारीमा 3 वर्ष अघिदेखि काटिएको 42 किबी सालको गोलिया काठ बिग्रिँदै गएको छ। सामुदायिक वनको आन्तरिक विवादका कारण काठ बिक्री हुन नसक्दा सालको गोलियामा मखिया लागेर बिग्रदै गएको छ। जिल्ला वन कार्यालयले सामुदायिक वनसँगको सम्झौतामा 42 किबी काठको सालको काठ काट्न दिए पनि पछि आन्तरिक विवादका कारण वन कार्यालयले काठको बिक्री गर्न रोकेको हो। सतनचुली सामुदायिक वनका कार्यसमिति सदस्य धनबहादुर पौडेलले काठ प्रयोग गर्ने उपभोक्ता बढ़ी भए पनि नियम प्रक्रियामा गएर काम गर्न नसक्दा यस्तो सिर्जना आएको बताउनुभयो। उहाँले यहाँका मानिसहरूले घर बनाउँदा नगरपालिकामा नक्सा पास गरी घर बनाउने गरेकाले काठ बिक्री गर्न समस्या आएको बताउनुभयो। त्यस्तै अर्का संचालक समितिका सदस्य शिवराम देवकोटाले समूहको आन्तरिक विवाद समाधान भएर नयाँ कार्यसमिति बनेर उपभोक्तालाई काठको माग गर्दा वन कार्यालयले काठ बिक्री गर्न रोकेको बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, वर्तमान सरकारको कार्यशैलीप्रति तपाईँको प्रतिक्रिया के छ? ए चित्त बुझ्दो छैन, बे सुस्त भए पनि राम्रै छ, र सी सरकार कुनै जादुको छडी होइन।

परिचय पत्र देखाउने बित्तिकै मानिसहरूलाई मतपत्र उपलब्ध गराइएको थियो बीबीसीका एकजना संवाददाताको भनाई। पूर्वी युक्रेनको दोन्यास्क र लुगान्स्क क्षेत्रमा रूस समर्थकहरूले अनौपचारिक जनमत संग्रह आयोजना गरेका थिए। लुगान्स्क क्षेत्रको परिणाम आइसकेको छैन। युक्रेनी सरकारले उक्त प्रक्रियालाई आपराधिक तमासाको संज्ञा दिएको छ। इस्लामवादी समूह बोको हरामद्वारा 200 स्कूले छात्र अपहरण गरिएको उत्तर पूर्वी नाइजेरियाको बोर्नो राज्यका गवर्नरले उनीहरूलाई राखेको ठाउँबारे आफूलाई सूचना प्राप्त भएको बताएका छन्। गवर्नर कसिम सेटिमाले बालिकाहरूलाई सीमापारी लगिएको जस्तो आफूलाई नलागेको उल्लेख गरे। नाइजेरियाका राष्ट्रपति गुडलक जनाथनले हराइरहेका बालिकाहरूको खोजीका निम्ति इजरायलको सहयोगको प्रस्ताव स्वीकार गरेका छन्। भारतमा जारी चुनावको 9 तथा अन्तिम चरणको मतदान 41 निर्वाचन क्षेत्रमा आज हुँदैछ। जारी चुनावबाट विपक्षी दल भारतीय जनता पार्टी सबैभन्दा ठूलो दलको रूपमा निर्वाचित हुने र सो दलका नेता नरेन्द्र मोदी नयाँ प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ। बनारस चुनाव क्षेत्रमा मोदीलाई भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्दै मूलधारको राजनीतिमा प्रवेश गरेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले चुनौती दिइरहेका छन्। चुनावको मतगणना मे 16 तारीकमा गरिने जनाइएको छ। दक्षिण सुडानका विद्रोही नेता रिएक माचारले शुक्रबार राष्ट्रपति साल्भा किरसँग गरिएको शान्ति सम्झौताप्रति आफू अझै पनि प्रतिबद्ध रहेको बताएका छन्। यद्यपि उनले युद्ध विरामको उल्लंघन गरेको आरोप सरकारमाथि लगाए। हजारौंको मृत्यु भएको र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित गरेको 5 महिना लामो लड़ाई अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौता गरिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोको किन्सासामा एउटा फुटबल प्रतियोगितामा उत्पन्न तनावका क्रममा कम्तीमा 15 जनाको मृत्यु भएको छ। स्थानीय समाचारमा जनाइए अनुसार भीड़ नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गर्दा भागदौड़ मचिएको थियो। र लिबियाका अधिकारीहरूले गत साता भएको डुंगा दुर्घटनामा परेकाहरूको थप 24 शव निकालिएको बताएका छन्। उक्त दुर्घटनामा परि मर्नेहरूको संख्या कम्तीमा 36 पुगेको छ। 40 जना सबै आप्रवासीहरू थिए। यो बीबीसी नेपाली सेवा हो। बिहानी पखमा यहाँलाई पुनः स्वागत छ। जातीय पहिचान सहितको संघीय राज्यको वकालत गर्दै आएको एकीकृत माओवादीले पहिचानको मुद्दा छोड्ने सम्भावना बढ़ेको भन्दै पार्टीका एकजना नेताले चिन्ता व्यक्त गरेका छन्। पछिल्ला दिनमा पार्टीले सो मुद्दालाई सशक्त रूपमा नउठाएको भन्दै ती नेताले विस्तारित बैठक मार्फत पहिचान सहितको संहिताबारे पार्टीको दृष्टिकोण पुनः तय गर्नुपर्ने माग गरे। दोस्रो संविधान सभा चुनावमा जातीय संहिताको पक्षमा बढ़ी वकालत गरेको भन्दै एकीकृत माओवादीको आलोचना भएको थियो। सुनौ मेघराज रसाईलीको रिपोर्ट। पहिचान सहितको संघीयता र जातीय राज्यको मागलाई सम्बोधन गर्ने विषयमा एकीकृत माओवादीभित्र विवाद चुलिँदै गएको संकेतहरू देखिन थालेका छन्। भर्खरै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पहिचान सहितको संघीयताका पक्षमा पहल कदमी लिन नसकेको भन्दै उक्त पार्टीका नेता गोपाल किरातीले असन्तुष्टि पोखेका छन्। राष्ट्रिय सम्मेलनले पहिचानको संघीयताबारे आवश्यक चाहिँ पहल कदमी लिन सकेन र मैले नेतृत्वसँग पार्टीमा भन्न थालेको छु कि डरोस् समात्नुहोस् होइन भने छाडिदिनुहोस्। माओवादी पार्टीका कतिपय नेताहरूले छोड्न सक्छन्, अन्तमा माओवादी पार्टीले छोड्न पनि सक्छ। डरो गरी नसमात्दा पहिचान सहितको संघीयताको विषयमा प्रष्ट बाटो लिन पार्टीसँग विस्तारित बैठकको माग राख्ने र माग पूरा नभए नोट अफ डिसेन्ट लेख्ने नेता किरातीले बताए। तर पहिचानको मुद्दालाई एकीकृत माओवादीले नछोडेको उक्त पार्टीका प्रवक्ता दीननाथ शर्माले जिकिर गरेका छन्। अध्यक्ष कमरेडले त्यो बारेमा त स्पष्टै भन्नुभएको थियो, पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि समान धारणा राख्ने राजनीतिक दलहरूसँग सहमति बनाएर अडान लिएरै अगाडि बढ्छौ। खास गरी दोस्रो संविधान सभाको चुनावको परिणामपछि पहिचान र जातीयताका मुद्दा एकीकृत माओवादीभित्र जटिल बन्दै गएको देखिएको कतिपय विश्लेषकहरूले बताएका छन्। मेघराज रसाईली, बीबीसी, काठमाडौँ। गएको हप्ता 72 नयाँ नगरपालिका थप्ने सरकारी निर्णयको विरूद्धमा काठमाडौँ आसपासका कतिपय गाविसका मानिसहरू आन्दोलित भए। त्यसपछि अरू थप गरिनुपर्ने नगरपालिकाको नाम 1 महिनाभित्र सुझाउन सरकारले एउटा विज्ञ टोली गठन गरेको छ। यसै सन्दर्भमा केही बेर अघि हामीले स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियालाई सम्पर्क गरी तपाईँहरूले फेरि नयाँ नगरपालिका थप्न लाग्नु भएको हो भनेर सोधेका थियौं। अहिले नगरपालिका घोषणा गर्दा प्राविधिक समितिले दिएका प्रतिवेदनमा रामेछापको मन्थली र काठमाडौँ उपत्यका भित्रका नगरपालिकाको सन्दर्भमा विवाद समाधान भइ नसकेको हो र तत्काल नगरपालिका घोषणा गर्न सकिँदैन भनेर प्रतिवेदन दिएको हुँदा काठमाडौँ उपत्यका लगायतका सम्भाव्य क्षेत्रमा पुनः यसै आर्थिक वर्षभित्र नगरपालिका घोषणा गर्ने सन्दर्भमा साथसाथै भइराखेका नगरपालिकामा नायक पर्ने गाविसहरू जोड्ने विषय समेत प्रतिवेदन दिएर नगरपालिका घोषणाको प्रक्रियालाई अन्तिम निष्कर्षमा पुग्नको निम्ति यो समिति गठन गरेर क्रियाशील बनाउन बनाइएको अनि यो 72 नगरपालिका घोषणा भएको केही समयपछि नै यस्तो खालको समिति गठन भयो के यो 72 सूचीमा त्रुटि थियो भन्न खोज्नु भएको होइन 72 नगरपालिका आजैदेखि कार्यान्वयन भइसके तर 72 नगरपालिका घोषणा गर्दा रामेछापको मन्थली नगरपालिका र काठमाडौँ उपत्यकाभित्र करिब 15 नगरपालिका बनाई काठमाडौँ उपत्यका खाल्डोभित्रको क्षेत्रलाई गाविसविहीन सम्पूर्ण रूपले शहरीकरणको प्रक्रियाभित्र आबद्ध भइसकेको क्षेत्रको रूपमा स्थापित गर्न पूर्ण रूपले तयारी भइ नसकेको हुँदा त्यसलाई साथसाथै यदि अन्य आवश्यकताले त्यसमा थप्न समेत हो यस्तो अब यो काठमाडौँको सुन्नुहोस् न काठमाडौँको भैँसे पार्टी धापासी थानकोट जस्ता सुविधा सम्पन्न गाउँ त दाचुरा र जुम्लाको अहिले घोषणा भएको नगरपालिका भन्दा त सुविधा सम्पन्न छन् उनीहरूलाई घोषणा गर्न किन मिलेन त्यति बेर यो नगरपालिकाहरू घोषणा गर्ने सन्दर्भमा हामीले विभिन्न आधारहरू बनाउनुका अतिरिक्त जनताको इच्छा चाहना विरोध विवाद जहाँ जे जे भएको थियो त्यो बाँकी रहेको हुनाले त्यसलाई टुङ्ग्याउनको निम्ति अहिलेको समितिले काम गर्ने हो यसले अरू नयाँ नगरपालिका घोषणा गर्न सिफारिस पनि गर्छ र काठमाडौँमा विवाद भयो भनेर चन्दननाथ नगरपालिका घोषणा हुन नपाउने भनेर भन्न सकिँदैन त्यस कारण जहाँ कुनै विवाद भए सबै क्राइटेरिया पुगोत्ती घोषणा भए अनि 13 जिल्लाको सुन्नुहोस् न 13 जिल्लाको एउटै नपर्ने कहीँ एकैचोटि 5 थपिने होइन यो जिल्लालाई दिने नदिने भन्ने हुँदैन यसको आधार हुन्छ जनसङ्ख्या हेरिन्छ त्यसको आन्तरिक आम्दानी हेरिन्छ भौतिक पूर्वाधार हेरिन्छ त्यो बजार केन्द्रको रूपमा विकसित हुँदै गएको छ कि छैन भनेर शिक्षा स्वास्थ्य खानेपानी सरसफाइ सडक विद्युत सञ्चार सुविधा जस्ताहरूको विश्लेषण गरेर 3 विज्ञहरू भूगोल वेत्ता शहरी विकास विज्ञ यो व्यवस्थापन विज्ञहरूको विश्लेषण र स्थानीय तहको डिमान्डमा आधारित हुन्छ यो बाँडेको होइन यो त हुन सम्भाव्य भएको शहरी क्षेत्र कतिपयले यो पहुँचका आधारमा दियो भनेर गुनासो गरेका छन् नि होइन नगरपालिका के हो यो कसरी घोषणा हुन्छ भनेर नबुझिकन कोठाभित्र बसेर गफ चुट्नेहरूको भनाइ हो यसमा कुनै यथार्थता छैन उनी थिए स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलिया बिहानी पखमा अब एउटा अन्तर्राष्ट्रिय प्रसंग नाइजेरियाको बोर्नो राज्यका गवर्नरले उग्रवादी समूह बोको हरामद्वारा अपहरित 200 स्कूले बालिकालाई राखिएको ठाउँबारे आफूसँग सूचना प्राप्त भएको बताएका छन् उनले उक्त सूचना सेनालाई दिइएको पनि जानकारी दिए बीबीसीका विवरणमा आधारित रिपोर्ट सुनौ शरद केसीबाट बोर्नोका गवर्नर कसिम सेटिमाले बीबीसीलाई बताए अनुसार बोको हरामले अपहरण गरेका छात्राहरूलाई सीमापारी छिमेकी चाडवा क्यामरून लगिएको जस्तो उनलाई लागेको छैन देशकै भूभागमा लुकाइराखेको विश्वास गर्दै उनले आफूलाई प्राप्त सूचना थप पुष्टिका निम्ति सेनालाई दिएको जानकारी दिए उनले भने हामीले उनीहरू कुनै स्थानमा देखा परेको भन्ने विवरणहरू पाएका छौं हामीले सम्बन्धित सैनिक निकायलाई त्यसबारे जानकारी उपलब्ध गराइसकेका छौं ताकि उनीहरूले त्यसको जाँच र पुष्टि गर्दै थप सूचना जुटाएर बन्धक बनाइएका हाम्रा छोरीहरू राखेको वास्तविक ठाउँ पत्ता लगाउन् बोर्नो राज्यका गवर्नरको भनाई पश्चिमा शिक्षाको विरोधमा रहेको संगठन बोको हरामले 3 अघि 200 स्कूले छात्राहरूलाई राति एउटा बोर्डिङ स्कूलबाट अपहरण गरेको थियो नाइजेरियाका राष्ट्रपति गुडलक जनाथनले उनीहरूको खोजीका निम्ति इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले गरेको सहयोगको प्रस्ताव स्वीकार गरेको बताएका छन् अब इजरायली प्रतिआतंकवाद टोलीले पनि नाइजेरिया गइसकेका अमेरिका ब्रिटेन र फ्रान्सका विज्ञहरूसँग मिलेर छात्राहरूको खोजी थाल्नेछ शरद केसी अब फेरि नेपाल राजधानी काठमाडौँको सिरैमा फैलिएको शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पनि मानव बस्ती छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ तर शिवपुरीको प्रमुख जलाधार क्षेत्र नजिकै वन जंगलको माझैमा करिब 500 घरधुरी छन् जो अस्पताल र राम्रो सड़क जस्ता सुविधाबाट वञ्चित छन् निकट भविष्यमा शिवपुरीभित्र र छेउछाउका गाउँका मध्यवर्ती क्षेत्र विकास कार्यक्रम शुरू भएपछि गाउँलेहरूलाई लाभ पुग्ने निकुञ्जका एक उच्च अधिकारीले बीबीसी नेपाली सेवालाई बताए हालै शिवपुरी पुगेका हाम्रा संवाददाता सुरेन्द्र फुयालको रिपोर्ट सुनौ शिवपुरी राष्ट्रिय निकुञ्जमा बागमतीको मुहान बागद्वार नजिकै ओखरेनी गाउँ छ साह्रै नै दुर्गम सुन्दरजलबाट हिँडेर 2-3 घण्टा लाग्छ यहाँ पुग्नलाई ओखरेनीको बीचमा पर्ने एउटा गाउँमा सबै जुटेर चट्टान फोरेर श्रमदान गरिरहनु भएको छ। अब बच्चाहरू पनि अस्ति पनि खस्यो यहाँबाट, यहीँबाट हेर्नुहोस् यहाँ यस्तो अप्ठ्यारो यस्तोबाट हिँडिरहेको थियो। तपाईँलाई कुनै सहयोग आएको छैन गाविसबाट? गाविसको त यति पैसाले चेक पनि लाग्दैन। राम्रो सड़क र अस्पतालको सुविधा नहुँदा काठमाडौँ जिल्लामै रहेर पनि ओखरेनी गाउँ कुनै दुर्गम क्षेत्र चाहिँ लाग्दछ। विकट ओखरेनी नजिकै अर्को डाँडामा फैलिएको छ मूलखर्क गाउँ। यी गाउँ सुन्दरजल गाविस भित्र पर्छन्। ओखरेनी वासीको दुःख बारे कुमारी माया तामाङले भनिन्, मान्छे इमर्जेन्सी भएपछि बोक्नै पर्छ, टाढो छ, खोला तार्नु पर्यो, बर्खाको भेलमा हिउँदोमा त ठिकै छ। निकुञ्ज भित्रको वनमा वन्यजन्तु सँगै बाँच्नुको पीड़ा ओखरेनी वासीलाई राम्ररी थाहा छ। लगभग हरेक घरबाट युवाहरू रोजगारीको खोजीमा कि त काठमाडौँ कि त विदेश गएका छन्। निकुञ्ज भित्रको वातावरण काठमाडौँको भन्दा निकै स्वच्छ र सफा भएकोमा गाउँलेहरू गर्व गर्छन्। अर्का ओखरेनी वासी सानु कान्छा तामाङ, यहाँ त यसो सुन्दरै छ नि, अब यो ठाउँबाट हामी जन्त कसरी निक्लिन्छ? एउटा मोटर बाटो राम्रो भइदियो भने धेरै स्वर्ग पुग्छ जस्तो लाग्छ मलाई त। सुस्त गतिमै भए पनि शिवपुरीका भीर पाखामा सड़क खनिँदैछ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल प्रकाश भट्टराईका अनुसार निकुञ्ज भित्र र वरपरका 27 गाविस समेटेर मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी जोड़तोड़का साथ अघि बढ़िरहेको छ। उनले मध्यवर्ती क्षेत्र घोषणा भएपछि निकुञ्जले आर्जन गरेको राजस्वको राम्रै हिस्सा मध्यवर्ती क्षेत्रमा छुट्याउन सकिने बताए। मध्यवर्ती क्षेत्रलाई हामीले कमाएको जति पनि राजस्व, जैविक विविधताको संरक्षण, उहाँहरूको सामुदायिक विकास, आय आर्जनका कार्यक्रमहरू र संरक्षण शिक्षा जनचेतनाका कामहरूमा उहाँहरूले खर्च गर्नुपर्छ र केमा खर्च गर्ने उहाँहरूले योजना बनाउनु पर्छ। 160 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शिवपुरी नागार्जुनको प्राकृतिक सम्पदा हेर्न वर्षभरि नै पर्यटक र आगन्तुकहरूको भीड़ लाग्ने गर्दछ। सुरेन्द्र फयाल, बीबीसी काठमाडौँ। अब आजका प्रमुख समाचार संक्षेपमा। पूर्वी युक्रेनको दोनेत्स्कमा गरिएको जनमतसंग्रहका आयोजकहरूले आत्मनिर्णयका पक्षमा 89% मत खसेको घोषणा गरेका छन्। नाइजेरियाको बोर्नो राज्यका गवर्नरले इस्लामवादी समूह बोको हरामद्वारा अपहरित 200 स्कूले छात्राहरूलाई राखिएको ठाउँबारे आफूलाई सूचना प्राप्त भएको बताएका छन्। भारतमा जारी आम चुनावको 9 तथा अन्तिम चरणको मतदान 41 निर्वाचन क्षेत्रमा आज हुँदैछ। दक्षिण सुडानका विद्रोही नेता रिएक मचारले शुक्रबार राष्ट्रपति साल्भा किरसँग आफूले हस्ताक्षर गरेको शान्ति सम्झौताप्रति अझै पनि प्रतिबद्ध रहेको बताएका छन्। प्रजातान्त्रिक गणतन्त्र कंगोको किन्सासामा एउटा फुटबल प्रतियोगितामा उत्पन्न तनावका क्रममा कम्तीमा 15 जनाको मृत्यु भएको छ र लिबियाका अधिकारीहरूले गत साता भएको डुंगा दुर्घटनामा परेका थप 24 शव निकालिएको बताएका छन्। यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पखल यही समाप्त हुन्छ। अब भरे बेलुकी 9:15 साँझ पखल लिएर हामी फेरि उपस्थित हुने नै छौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। के तपाईँ कोरिया नै जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। विगत 9 वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। हाम्रा विशेषताहरू, उचित परामर्श पछि मात्र भर्ना लिइने, शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको, परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम, मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने, सरकारी मापदण्ड पूरा गरी सुरुमै सूचीकृत संस्था। सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केट माथिलो तला शाखा खैरहनी 4 पूर्वी चितवन पर्सा नेपाल बैंक सँगै फोन 98450-65401 98450-67636 र 98550-59007। विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ, शिवशक्ति कंक्रीटलाई सधैँ सम्झौं, सधैँ सम्झौं। हजुर, ब्लक रिंग पोल पिल्लर डिजाइन डिजाइन का 3 पीस रेलिंग साइज साइज का आकर्षक मूर्ति लगायत विभिन्न किसिम का सीमेंट सामग्री चाहिए हमी पुनश्च एक दिन में तैयार गरिने सीमेंट खाबो को घर गोठ र कुखुरा को कोरहरू छिटो छरितो र ग्यारेन्टी का साथ तैयार पनि गरिन्छ।

रोजगार औलाहरू आगो हुन् आगो सित न खेल्नु है भनिरहेछु आगो सित न खेल्नु है भनिरहेछु बेरोजगार औलाहरू आगो हुन् कतै खेलो खेलो कतै सुनो खाली खाली हसिनाले खायो कतै पसिनाको बाली ओठै भरि हाँसो कतै खुसी छानी छानी पाइला भरि काँडा कतै आँसु जिन्दगानी पाइला भरि काँडा कतै आँसु जिन्दगानी भोकाएका आँसुहरू पाणी हुन् भोकाएका आँसुहरू पाणी हुन् बाढीसित न खेल्नु है भनिरहेछु बाढीसित न खेल्नु है भनिरहेछु बेरोजगार औलाहरू आगो हुन् कतै सुनको कुरा सुन्छु नुनको ढिक्को छैन कतै सुनको कुरा सुन्छु एकादेशको अँधेरोमा जुनको कुरा सुन्छु कोही तल खिचो मिचो कोही माथि माथि कहिले निको हुन्छ होला दुखे धेरै छाती कहिले निको हुन्छ होला दुखे धेरै छाती दुखाएका छातीहरू पहिरो हुन् दुखाएका छातीहरू पहिरो हुन् पहिरो सित न खेल्नु है भनिरहेछु पहिरो सित न खेल्नु है भनिरहेछु बेरोजगार औलाहरू आगो हुन् बेरोजगार औलाहरू आगो हुन् आगो सित न खेल्नु है भनिरहेछु आगो सित न खेल्नु है भनिरहेछु बेरोजगार औलाहरू आगो हुन् नेपाली छिटो नदी हिमाल प्यारो लाग्छ, तराई पहाड राम्रो लाग्छ, नदी हिमाल प्यारो लाग्छ, माया लाग्छ आफ्नै परिवेशको, माया लाग्छ आफ्नै परिवेशको, म नेपाली छिटो तालमा मलाई नाच्न मन लाग्छ, सारङ्गीको सुरमा मलाई गाउन मन पर्छ, मादलुको तालमा मलाई नाच्न मन लाग्छ, आफ्नै पाखा आफ्नै भाका मलाई प्यारो लाग्दछ, जता जाउँ जहाँ रहौँ आमा कुनै झल्को आउँदछ, म नेपाली छिटो माया नेपालको, तराई पहाड राम्रो लाग्छ, नदी हिमाल प्यारो लाग्छ, माया लाग्छ आफ्नै परिवेशको, माया लाग्छ आफ्नै परिवेशको, म नेपाली छिटो। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा दशा रोग विशेषज्ञ। प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात

हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 056-5883-199, मोबाइल 98550-61999। टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 056-5160-57। स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। मनोरंजन का लागि सुनो हजुर रेडियो अर्पण। नमस्कार अनि शुभ प्रभात। दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी गर्को एउटा नवीन श्रृंखला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौं। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ कार्यक्रम शुभ बिहानीको यो श्रृंखला लिएर हामी हरेक दिन बिहान ठिक 8 बजे तपाईँहरूको माझमा उपस्थित हुने गर्छौं र कार्यक्रममा रहेर विविध जानकारीहरू तपाईँलाई दिने गर्छौं। जस अन्तर्गत आजको तिथिमिति, त्यस्तै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ, राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ, आजको राशिफल त्यस्तै गरी रेडियो अर्पण 104.5 MHz आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन्, कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ बारेमा पनि जानकारी प्रस्तुत गर्ने गर्छौं। कार्यक्रम शुभ बिहानीको शुरूआत गरौं आजको तिथिमितिबाट। आज मिति विक्रम सम्बत 2071 साल वैशाख महिनाको 29 गते सोमबार, तदनुसार 2014 मे 12 तारीक वैशाख शुक्ल पक्ष, त्रयोदशी तिथि राति 1:58 उपरान्त, चतुर्दशी तिथि हस्ता नक्षत्र बिहान 6:25 उपरान्त, चित्रा नक्षत्र वज्रयोग बिहान 5:45 उपरान्त, सिद्धि योग कौलवकरण आनन्दादि योगमा वज्रयोग र चन्द्र कन्या राशिमा साँझ 6:52 उपरान्त, तुला राशिमा र अमृत बेला बिहान 6:48। यो त भयो आजको तिथिमिति। र भने कार्यक्रममा प्रस्तुत गर्छौं तपाईँको आजको दिन के कस्तो रहेको छ, राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ। आजको राशिफल मेष राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ। व्यवहारिक एवं सामाजिक कामको दायित्व बढ्नेछ र बौद्धिक काम पनि हुने देखिन्छ। वृष राशि हुने तपाईँको लागि आजको दिन त्यति प्रभावकारी देखिँदैन, यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला आजको दिनमा। मिथुन राशि हुने तपाईँले आज शारीरिक परिश्रम अलि बढी नै गर्नुपर्नेछ आज, र नयाँ इष्टमित्रहरू बन्नेछन्, इष्टमित्रबाट यथा योग्य सहयोग पनि मिल्ने देखिन्छ। कर्कट राशि हुने तपाईँको लागि आजको दिन मध्यम खालको छ, मन भयभीत हुन सक्छ आज, के गर्ने के नगर्ने भन्ने कुराको ख्याल नरहला, धैर्य गर्नुहोला। सिंह राशि हुने तपाईँको आज ज्ञान गुणका कुरा सिक्ने समय रहेको छ, इष्टमित्रबाट भने तपाईँलाई सहयोग आज मिल्न कठिन देखिन्छ, व्यवहारिक लाभ भने हुनेछ। कन्या राशि हुने तपाईँको लागि आजको दिन खासै राम्रो देखिँदैन, प्राकृतिक सम्पत्तिको लागि वाद विवाद उत्पन्न हुन सक्छ आज, र धार्मिक काम भने सम्पन्न हुनेछ। तुला राशि हुने तपाईँलाई आज राजनीति तर्फको चासोले मन एकहोरो हुनेछ, यति बेला तपाईँले गर्ने राजनीतिबाट अरूलाई नै लाभ हुनेछ। वृश्चिक राशि हुने तपाईँको आजको दिन मध्यम खालको रहेको छ, यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ आज, र तपाईँको सामान्य परिचित व्यक्तिले पनि तपाईँको यात्रामा सहयोग पुर्याउनेछ। धनुराशि हुने तपाईँ आज रस रङमा भुल्ने समय रहेको छ, न्याय तथा कानूनी क्षेत्रको कार्यबाट थोचित लाभ लिन सक्नुहुनेछ। मकर राशि। मकर राशि हुने तपाईँको आज भोग विलासका सामानहरू किनमेल हुनेछ, आर्थिक तथा भौतिक लाभ लिन सक्नुहुनेछ। आज कुम्भ राशि। कुम्भ राशि हुने तपाईँको लागि आज विदेश यात्राको समय रहेको छ। सानो र नपत्याउँदा व्यक्तिले पनि यति बेला उचित सहयोग मिल्नेछ आज, र परिवारमा पनि रमाइलो वातावरण छाउने देखिन्छ। र अन्त्यमा मीन राशि। र अन्त्यमा मीन राशि हुने तपाईँको लागि आजको दिन मध्यम खालको रहेको छ। तपाईँको लागि बौद्धिक तथा रचनात्मक हिसाबले राम्रो समय मान्न सकिन्छ, र व्यवहारिक दृष्टिमा खर्च बढ्नेछ आज। यो त भयो आजको राशिफल। र भने कार्यक्रममा प्रस्तुत गर्छौ रेडियो अर्पण 104.5 मेगाहर्जबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् सुको बारेमा जानकारी। तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ, र शुभ बिहानी लगत्तै करिब 9 बजेसम्म तपाईँले हाउसफुल कमेडी शो सुन्न सक्नुहुनेछ। 9 बजी नेपालवाणी समाचार, त्यस लगत्तै करिब 10 बजेसम्म सुगम संगीत तपाईँले सुन्नुहुनेछ। 10 बजी अर्पण समाचार, त्यस लगत्तै करिब 11 बजेसम्म लोक संकार सुन्न सक्नुहुनेछ। 11 बजीको पालो हो अर्पण खबरको, र त्यस लगत्तै करिब 12 बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ। 12 बजी नेपालवाणी समाचार सुन्नुहुनेछ, त्यस लगत्तै करिब 1 बजेसम्म बलिउड फोल्डर, 1 बजी अर्पण खबर, त्यस लगत्तै करिब 2 बजेसम्म कलिउड काउन्टडाउन सागरको साथमा सुन्न सक्नुहुनेछ। 2 बजी अर्पण समाचार, त्यस लगत्तै करिब 3 बजेसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ। 3 बजे नेपालवाणी समाचार, त्यस लगत्तै करिब 4 बजेसम्म तपाईँले नेपाली पप गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेको पालो हो अर्पण खबरको, र त्यस लगत्तै करिब 5 बजेसम्म तपाईँले आधुनिक यात्रा सुन्न सक्नुहुनेछ। 5 बजी अर्पण बुलेटिन, 5:30 देखि 6 बजेसम्म तपाईँले जीवनको मार्ग सुन्न सक्नुहुनेछ। 6 बजे नेपालवाणी समाचार, त्यस लगत्तै करिब 7 बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ। 7 बजे अर्पण शुभ चार्ज, 7:30 देखि 8 बजेसम्म साझा खबर, 8 बजे नेपालवाणी समाचार, 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा, 9:15 देखि 10 बजेसम्म तपाईँले बहकिने मन सुन्न सक्नुहुनेछ सीआईएनबाट महावीर विश्वकर्माको साथमा, र 10 बजेको पालो हो नेपाल एफएम समाचारको, र त्यस लगत्तै करिब 11 बजेसम्म खुलदुली.com सुन्न सक्नुहुनेछ। तपाईँलाई थाहा नै छ हामी 11 बजेदेखि भोलि बिहान 4 बजेसम्म विश्राम लिन्छौँ, र भोलि बिहान 4 बजी पुनः धार्मिक कार्यक्रम प्रवचनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ। 5:30 देखि 5:55 सम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ। 6 बजे सीआईएनको साझा खबर, 6:30 देखि 7 बजेसम्म बाढी बहस, 7 बजी अर्पण स्थानीय समाचार, 7:15 देखि 7:30 सम्म बीबीसी बिहानी सेवा, 7:30 देखि 8 बजेसम्म तपाईँले कृषि सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा, र 8 बजे शुभ बिहानीको अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ। यो त भयो रेडियो अर्पण 104.5 मेगाहर्जबाट आज प्रसारण हुने कार्यक्रमका झलकहरू र यिनै विविध जानकारीहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ। र भने कार्यक्रमबाट छुटिनुपर्छ, यतिन्जेलसम्म तपाईँले शुभ बिहानीको यो श्रृङ्खलालाई सुनेर बस्दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्। रेडियो अर्पण 104.5 मेगाहर्ज। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर चौरासुक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc। साथमा Star City 110cc र Scooty Pep Plus पनि।

मुनि बाटे माथि फुल्यो जिते पाती बाटे मुनि बाटे माथि फुल्यो जिते पाती राम्रा राम्रा तरुणी को कोई न भाके जाति राम्रा राम्रा तरुणी को कोई न भाके जाति माया चलाउने मन थियो सुनको जीले देखदियो टाढै बाट नमस्कार नक्कली कान्छीलाई टाढै बाट नमस्कार नक्कली कान्छीलाई Thank you.

प्रमुख तीन दलको बैठक बालुवाटारमा शुरू हुँदै संविधान सभालाई पूर्णता दिने विषयमा छलफल हुने। नेपाली कंग्रेसद्वारा मेची महाकाली जागरण प्रशिक्षक अभियानको अनुगमन शुरू, उप प्रधानमन्त्री सिंह अमेरिका जाँदै। व्यवस्थापिका संसद र संविधान सभा अन्तर्गतका विभिन्न समितिको बैठक बस्दै मस्यौदा समितिले आज पनि विज्ञहरूसँग छलफल गर्ने। भारतमा लोकसभा चुनावको अन्तिम चरणमा आज उत्तर प्रदेशका 18 र पश्चिम बंगालका 17 सीटमा मतदान जारी। पूर्वी युक्रेनमा भएको जनमत संग्रहमा स्वाधीनताका पक्षमा जनमत प्राप्त। र इंग्लिस प्रिमियर लीग फुटबलको उपाधि म्यान्चेस्टर सिटीको कब्जामा। आईपीएल क्रिकेटमा आज हैदराबाद र मुम्बई भिड्ने। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, टोशीबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम, रनपा सौरा चोक, चितवन। मोबाइल नम्बर 9855062408, 9845453954। नेपाल वाणी .com/ एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा। संविधान सभाका प्रमुख तीन दलको बैठक केही बेरमा शुरू हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुन लागेको तीन दलको बैठकमा प्रधानमन्त्री सुशील कोइराला सहित कंग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको सहभागिता रहने भएको छ। संविधान सभालाई पूर्णता दिने संविधान निर्माणमा देखिएको चुनौती, न्याय परिषदले गरेको सिफारिशमा संसदीय सुनवाई समितिको भूमिका लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ। बैठकमा 26 सभासद मनोनितमा ककसलाई ल्याउने भन्ने विषयमा पनि गम्भीर छलफल हुने भएको छ। संविधान सभाको बाँकी 8 महिना मात्र रहेकाले पूर्णता दिनुपर्ने भन्दै दबाव बढ़ेपछि सरकारले छिट्टै 26 सभासद मनोनित गर्न लागेको स्रोतको दावी छ। 26 सभासद मनोनित नहुँदा संविधान सभाले पूर्णता पाएको छैन। एमाले अध्यक्ष जननाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई मुलुक बाहिर छन् भने कंग्रेस उपसभापति रामचन्द्र पौडेल पनि जिल्ला दौड़ामा हुनुहुन्छ। उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंह आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघको जनजाति महासभामा सहभागी हुन उहाँ अहिले केही बेरमा अमेरिका जान लाग्नु भएको हो। महासभा भोलिदेखि शुरू हुँदैछ। उहाँ दुई दिन अमेरिकामा रहेर शनिबार स्वदेश फिर्ता हुने सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो। महासभामा करिब 100 बढ़ी देशबाट सहभागिता रहनेछ। कंग्रेसले जारी राखेको मेची महाकाली जागरण प्रशिक्षक अभियानको शुरूआत भएको छ। अनुगमनका लागि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेल आजदेखि अनुगमनमा निस्कनु भएको हो। उहाँले आज कपिलवस्तु, दाङ, बाँकी, बर्दिया लगायतका जिल्लामा भइरहेको प्रशिक्षणको अनुगमन गर्नुहुने भएको छ। उहाँले बैतडी, डोटी, कैलाली सहित सुदूरपश्चिमका जिल्लाहरूको पनि प्रशिक्षण अभियान अनुगमन गर्नुहुने भएको छ। कंग्रेसको प्रशिक्षण अभियानमा जिल्ला सभापति, सभासद सहित जिल्ला स्तरीय नेताको सहभागिता रहेको छ। कंग्रेसले उक्त अभियानलाई उडा तहसम्म लैजाने भएको छ। प्रतिष्ठानले कार्यकर्तालाई संगठन, पार्टीको नीति, सिद्धान्त र आदर्शका बारेमा प्रशिक्षण दिने उद्देश्यले चैत 16 गतेदेखि अभियान शुरू गरी 12 अञ्चलमा सम्पन्न गरिसकेको छ। नारायणी र बागमती अञ्चलमा भने जेठ महिनाभर प्रशिक्षण सक्ने तयारी कंग्रेसको छ। अनुगमनका लागि हरेक अञ्चलमा छुट्टा छुट्टै संयोजक र प्रतिनिधि पनि तोकिएको छ। यो अभियानबाट अहिलेसम्म 1200 जनाले प्रशिक्षण लिइसकेका छन्। व्यवस्थापिका संसद अन्तर्गतका विभिन्न दुईवटा समितिको बैठक आज बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक केही बेर अघि शुरू भएको छ भने विधान समितिको बैठक पनि आजै बस्दैछ। लेखा समितिको बैठकमा समितिले आफ्नो कार्यक्षेत्रभित्र देखिएका समस्याहरूको उठान गर्ने भएका छन्। विधान समितिको बैठक पनि बिहान 11 बजेपछि बस्ने भएको छ। त्यस्तै संविधान सभा अन्तर्गतका संविधान अभिलेखन, अध्ययन तथा निर्कल समिति र संविधान मस्यौदा समितिको बैठक पनि आजै बस्ने भएको छ। निर्कल समितिमा संविधान सभामा पठाउन बाँकी रहेका समितिका प्रतिवेदनहरू पठाउने विषयमा छलफल हुने भएको छ भने मस्यौदा समितिले मस्यौदा निर्माणका सम्बन्धमा आज पनि वरिष्ठ कानूनविदहरूसँग छलफल गर्ने भएको छ। समितिले केही दिनदेखि संविधान निर्माणमा मस्यौदा तयारका लागि अनुभवीहरूसँग छलफल जारी राखेको छ। त्यस्तै भोलि बोलाइएको संविधान सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आजै बस्ने भएको छ। दिउँसो बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलिको कार्यसूची तयारका सम्बन्धमा छलफल हुने भएको छ। राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन्। नेपाल वाणी नेटवर्क सुन्दै गर्नुहोला। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर TVS कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाचे आरटीआर 180cc 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाचे आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि। सम्पर्क सितुवन टाढी अटो लिङ्क प्रणाली, टिभीएस अथोराइज डिलर, रत्नगर 116 चोक टाढी चितुवन, फोन नम्बर 056562013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध, घर धनीले घर कम्पाउण्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ। भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन। माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, फोन 056563271। भारतमा जारी लोकसभाको चुनाव अन्तर्गत अन्तिम चरणमा आज बिहारका 6, उत्तर प्रदेशका 18 र पश्चिम बंगालका 17 सीटमा मतदान शुरू भएको छ। 9 चरणमा पूरा हुने यस चुनावको अन्तिम चरणमा लोकसभाका 41 सीटका लागि बिहान 8 बजेबाट मतदान शुरू भएको हो। अन्तिम चरणको मतदान जारी रहँदा भारतको ध्यान वाराणसीमा खिचिएको छ, जहाँ प्रधानमन्त्रीका प्रत्याशी तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी चुनाव लडेका छन् भने आम आदमीका संयोजक अरविन्द केजरीवाल पनि मोदीकै क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन्। यसै वर्ष भएको विधानसभा चुनावमा अप्रत्याशित नतिजा निकाल्दै करिब 1.5 महिना नयाँ दिल्लीको मुख्यमन्त्री समेत भएका अरविन्द केजरीवाल र गुजरातको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सन् 2002 लगातार मुख्यमन्त्रीको पद सम्हालिरहेका र आगामी प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका नरेन्द्र मोदीको भाग्य फैसला हुने निर्वाचन क्षेत्र भएकाले सबैको ध्यान वाराणसीमा खिचिएको छ। मोदी र केजरीवालको प्रतिस्पर्धा रहेकै ठाउँ कांग्रेस अहिले पनि युवा नेता अजय रायलाई चुनावी मैदानमा उठाएको छ। यसअघि कांग्रेसले चुनाव जितेको उक्त क्षेत्रमा सुरक्षा व्यवस्था समेत कड़ा पारिएको छ भने भारतको सम्पूर्ण ध्यान केन्द्रित भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। करिब 1 महिना अघि शुरू भएको भारतीय लोकसभाको निर्वाचनको मतगणना 16 तारीकमा हुनेछ। पूर्वी युक्रेनको डोनेस्क र लुहान्स्क क्षेत्रमा सम्पन्न भएको जनमत संग्रहले स्वाधीनताका पक्षमा जनमत प्राप्त गरेको छ। केही समय अघि रूसकी क्रिमियामा भएको जनमत संग्रहमा रूसमा विलय हुने मत प्राप्त भएको थियो भने पूर्वी युक्रेनमा यी दुई प्रान्तमा भएको जनमत संग्रहले पनि स्वाधीनताका पक्षमा जनमत बटुलेको छ। डोनेस्क र लुहान्स्कमा भएको मतदानमा करिब 90% नागरिकले स्वाधीनताका पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ। जनमत संग्रहपछि त्यहाँको संसदलाई रूसमा विलय हुने वा युक्रेनमै रहने भन्ने विषयको प्रस्तावमा छलफल गर्न बाटो खुलेको छ। रूस समर्थक पृथकतावादीहरूले गराएको जनमत संग्रहमा करिब 75% मतदाताको सहभागिता रहेको त्यहाँ रहेका विभिन्न संचार माध्यमका संवाददाताहरूको भनाइ छ। जनमत संग्रहका क्रममा कतिपय ठाउँमा युक्रेन सरकारको बफादार सेनाले आक्रमण गरेको थियो। रूसले युक्रेनी भाषामा छापिएको मतपत्रमा के तपाईँ स्वाधीन प्रान्त चाहनुहुन्छ भन्ने प्रश्न राखिएको अधिकारीहरूको भनाइ छ। अबलाई केही खेलकुदका खबर। इंग्लिश प्रिमियर लीग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। गैराती भएको खेलमा वेस्टह्यामलाई 2-0 गोलले हराउँदै सिटीले 3 वर्षभित्र दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो। सिटीले यसअघि सन् 2012 पनि उपाधि चुमेको थियो। सिटीको जितका लागि

सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स खैरहनी 8 खैरहनी बजार चितवन संचालक मिठु नेपाली प्रोप्राइटर अनिल नेपाली फोन नम्बर 56583051 र मोबाइल 98452 17746 आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी ऊ गरेर जाने प्रभु नेपालमा लोड सेडिङ बढ्यो ऊ गरेर जाने अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ गरेर चैनपुर एक बहिरा चौकमा रहेको री स्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क रिस्टोर सन सोलर एन्ड सप्लायर्स चैनपुर एक बहिरा चोक चितवन प्रोप्राइटर किरण तिवारी मोबाइल 98450924394 फोन नम्बर 056692705 मनोरञ्जन का लागि सुनो हजुरा रेडियो अर्पणा सुनो हजुरा बाध्यताले तिमी सङ्गनाता विदा हिँड्दै तिमीलाई छोडी अर्कै बाटो मुनु पर्यो विवशता। Do you take up

संगीत अध्ययन का लागि सुवर्ण अवसर हाम्रै पूर्वी चितवन को बकुल्लहरमा ओम स्कूल अफ म्युजिक। हाम्रा विशेषताहरु गिटार, लिड गिटार, बेस गिटार, कीबोर्ड, ड्रम्स, मादल, सिम्बे, भोकल, हार्मोनियम का कोर्सहरु अनुभवी प्रशिक्षक द्वारा सिकाइने नया तथा पुराना वाद्य वादन का सामग्रीहरु बिक्री गरिनुका साथै मरमत गरिने स्कूले विद्यार्थीहरुका लागि प्रत्येक शनिबार म्युजिक तथा चित्रकला का विशेष कक्षाहरु सञ्चालन दक्ष तथा अनुभवी प्रशिक्षकहरु द्वारा स्टाफ नोटेसन, ट्याबुलेचर नोटेसन का माध्यम द्वारा थ्योरी तथा प्राक्टिकल कक्षाहरु सञ्चालन विभिन्न समारोह तथा शुभ कार्यलाई संगीतमय बनाउनका लागि लाइभ म्युजिक चाहिएमा हामीलाई सम्झनु होला। सम्पर्कका लागि ओम स्कूल अफ म्युजिक, रत्नगर एक बकुलहर, रेडियो अर्पण सँगै मोबाइल 9812664423, 9845949999 र 9845239334। मनोरञ्जन का लागि सुनो हजुर रेडियो अर्पण। माया गर्ने एउटा मुटु थियो त्यही देशमा धोका दिने अर्को मुटु थियो त्यही धोकाले गर्दा खेरि देशै आँसु भयो एकादेशमा माया गर्ने एउटा मुटु थियो झिलको भए पुग्छ आगो सल्कौनलाई एउटै गाडा भए पुग्छ घाउ लगाउनलाई झिलको भए पुग्छ आगो सल्कौनलाई एउटै काडा भए पुग्छ घाउ लगाउनलाई घाम सबलाई बराबर छ पानी बराबर छ पापा गर्ने पुण्य गर्ने सबै आफैमा छ एकादेशमा माया गर्ने एउटा मुटु थियो

व्यवस्थापिका संसद अन्तर्गतका विभिन्न दुई समितिको बैठक आज बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक शुरू भएको छ भने विधान समितिको बैठक पनि आज बस्नेछ। लेखा समितिको बैठकमा समितिले आफ्नो कार्यक्षेत्रभित्र देखिएका समस्याको उठान गर्ने जनाइएको छ। विधान समितिको बैठक भने बिहान 11 बजेपछि बस्ने भएको छ। त्यस्तै संविधान सभा अन्तर्गतका संविधान अभिलेख अध्ययन तथा निकुल समिति र संविधान मस्यौदा समितिको बैठक पनि आज बस्ने भएको छ। निकुल समितिमा संविधान सभामा पठाउन बाँकी रहेका समितिका प्रतिवेदनहरू पठाउने विषयमा छलफल हुनेछ भने मस्यौदा समितिले मस्यौदा निर्माणका सम्बन्धमा आज पनि वरिष्ठ कानूनविदसँग छलफल गर्नेछ। समितिले केही दिनदेखि संविधान निर्माणमा मस्यौदा तयारका लागि अनुभवीहरूसँग छलफल जारी राखेको छ। त्यस्तै भोलि बोलाइएको संविधान सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आजै बस्ने भएको छ। दिउँसो बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलिको कार्यसूची तयारबारे छलफल हुने जनाइएको छ। सिराहा जिल्लाको विष्णुपुर दुई लक्ष्मीपुर चोक नजिक नचिनेका मानिसको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। सचार प 92 नम्बरको मोटरसाइकलमा विष्णुपुरबाट लक्ष्मीपुरतर्फ गइरहेको बेला स्थानीय 29 वर्षका योगेन्द्र पासवानमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पेटमा गोली लागेका पासवानको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि धरानको बेपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सिराहाका प्रहरी प्रमुख एसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो। मोटरसाइकलमा सुवार पासवानलाई नजिकैबाट गोली प्रहार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले सुनाएको छ। गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले सुनाएको छ। केही दिनदेखि देशभर गर्मी भत्तै बढ़ेको छ। पानी पर्न छोडे लगत्तै गर्मी बढ़ेको हो। पूर्वी पहाड़ी क्षेत्रका केही ठाउँ बाहेक अरू क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गर्मीले तराईको जनजीवन धेरै कष्टकर बनाएको छ भने पहाड़ र उपत्यकामा पनि उस्तै गर्मी छ। तराईका नेपालगंज, धनगढ़ी, भैरवा, सिमारा लगायतका ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको छ। आज पनि गर्मी हुने महाशाखाले सुनाएको छ। बिहानैदेखि चर्को घाम लागेको छ। दिउँसो हल्का बदली भए पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाले सुनाएको छ। काठमाडौँमा आज बिहानको तापक्रम 20 डिग्री सेल्सियस थियो। दिउँसो तापक्रम 30 देखि 32 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। बिहान 5:17 झुल्किएको घाम बेलुकी 6:44 अस्ताउनेछ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, वर्तमान सरकारको कार्यशैली प्रति तपाईँको प्रतिक्रिया के छ? ए चित्त बुझ्दो छैन, विश्वस्त भए पनि राम्रै छ, त्यो सरकार कुनै जादुको छडी होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस टी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63 063, मोबाइल नम्बर 98550167043। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान भइरहेको छ। नवौं तथा अन्तिम चरणमा आज 41 सीटका लागि मतदान भएको हो। बिहारका 6, उत्तर प्रदेशका 18 र पश्चिम बंगालका 17 सीटका लागि कुल 606 उम्मेद्वार चुनावी मैदानमा छन्। यो चरणमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी, आम आदमी पार्टीका रवेद केजरीवाल, समाजवादी पार्टीका मुलायम सिंह यादव लगायत वरिष्ठ नेताहरूको भाग्यको फैसला हुनेछ। केजरीवाल र कंग्रेसका अजय राय बीच त्रिकोणात्मक प्रतिस्पर्धा रहेको बनारसको चुनावलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अप्रेल 7 तारीकबाट शुरू भएको लोकसभा चुनाव अन्तर्गत यसअघिका 8 चरणमा 502 सीटका लागि मतदान भइसकेको छ। मतगणना मे 16 तारीकदेखि शुरू हुनेछ। पूर्वी युक्रेनको डोनेस्क र लुहास्क क्षेत्रमा भएको जनमत संग्रहबाट स्वाधीनताका पक्षमा जनमत प्राप्त भएको छ। केही समय अघि रूसकै क्रिमियामा भएको जनमत संग्रहमा रूसमा विलय हुने मत प्राप्त भएको थियो भने पूर्वी युक्रेनका यी दुई प्रान्तमा भएको जनमत संग्रहले पनि स्वाधीनताका पक्षमा जनमत बटुलेको छ। डोनेस्क र लुहास्कमा भएको मतदानमा करिब 90% नागरिकले स्वाधीनताका पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ। जनमत संग्रहपछि त्यहाँको संसदलाई रूसमा विलय हुने वा युक्रेनमै रहने भन्ने विषयको प्रस्तावमा छलफल गर्न बाटो खुलेको छ। रूस समर्थक पृथकतावादीहरूले गराएको जनमत संग्रहमा करिब 75% मतदाताको सहभागिता रहेको त्यहाँ रहेको विभिन्न संचार माध्यमका संवाददाताहरूको भनाइ छ। जनमत संग्रहका क्रममा कतिपय ठाउँमा युक्रेन सरकारको वफादार सेनाले आक्रमण गरेको थियो। रूसी र युक्रेनी भाषामा छापिएको मत पत्रमा के तपाईँ स्वाधीन प्रान्त चाहनुहुन्छ भन्ने प्रश्न राखिएको अधिकारीहरूको भनाई छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज सनराइजर हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा 8 खेलबाट 8 अङ्क जोडेको हैदराबाद 5 स्थानमा छ भने समान खेलबाट 4 अङ्क मात्रै बनाएको मुम्बई पुच्छारबाट दोस्रो स्थानमा छ। खेल बेलुका सभा 8 बजेपछि राजीव गान्धी स्टेडियममा हुनेछ। प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई 5 विकेटले पराजित गर्दै तेस्रो स्थानमा यथावत छ। हारसँगै बेंगलोर छैटौं स्थानमा छ। जितका लागि बेंगलोरले दिएको 191 रनको चुनौती राजस्थानले 7 बल बाँकी छँदै पूरा गर्यो। राजस्थानको जितमा स्टेभेन स्मिथले 48 र जेम्स फंकलरले 41 रन बनाउँदै नट आउट रहे। त्यस्तै करूणा नायरले 56 रनको योगदान दिए। टस जितेर ब्याटिङ गरेको बेंगलोरले निर्धारित ओभरमा 5 विकेटको क्षतिमा 190 रन बनाएको थियो। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान सभाका प्रमुख तीन दलको बैठक बस्दै बैठकमा 26 सभासद मनोनितमा कसलाई ल्याउने भन्ने विषयमा पनि गम्भीर छलफल हुने। सार्वजनिक लेखा समितिको बैठक जारी। व्यवस्था विकास संसद अन्तर्गतका दुई समितिको बैठक पनि आज बस्दै। भारतमा लोकसभा चुनाव अन्तर्गतको अन्तिम चरणको मतदान शुरू। कुल 606 उम्मेद्वार चुनावी मैदानमा। र इण्डियन प्रिमियर लीग आइपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स भिड्दै। हवस्त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भई नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कंकाली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075 र दीपक बस्नेत चैनपुर, मोबाइल 9841597258।